संघीयतासँग जोडिएका विविध सवालहरूमा हरेक हप्ता छलफल गर्छौं। यसै सिलसिलामा संघीयतामा शिक्षा प्रणाली बारे अघिल्लो साता हामीले छलफल सुन्यौं। शिक्षा क्षेत्रका सरकारवालाहरूसँग गरिएको छलफलमा संघीय व्यवस्थामा कस्तो शैक्षिक संरचना बन्नुपर्छ भनेर कुराकानी गरिएको थियो। आजको कार्यक्रममा पनि हामी शिक्षाकै कुरा गर्छौं, अथवा भनौँ अघिल्लो हप्ता सुनाइएको अन्तर्क्रियाको बाँकी अंश सुन्छौं। संघीयतामा शिक्षा अनि शैक्षिक नीतिमा आजको छलफल केन्द्रित हुनेछ। नेपालको अहिलेको शैक्षिक अवस्था र नीतिलाई खेलाउँदा भोलि कस्तो शैक्षिक नीतिले काम गर्ला त भन्ने छलफलको अंश आजको कार्यक्रममा हामी सुनाउँछौँ। नेपालमा शिक्षाको योजनाबद्ध विकास विक्रम सम्बत 2011 सालको राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनपछि शुरू भएको मानिन्छ। 2007 साल पहिले शिक्षा नीति राणाहरूको अवधारणामा चल्थ्यो। शिक्षा सर्वसाधारणको पहुँचमा थिएन। राणा शासन अन्त्य भएपछि शैक्षिक जागरणमा पनि परिवर्तन आयो। धेरै ठाउँमा जनस्तरमा विद्यालयहरू खुले। त्यसबेलाको शिक्षालाई विस्तार र व्यवस्थापन गर्न राष्ट्रिय शिक्षा आयोग गठन गरियो, जसले त्यति बेलाको राजनीतिक तथा सामाजिक स्वरूप अनुरूपको शैक्षिक नीतिको निर्माण गर्दै लग्यो। त्यस यता पटक पटक भएका राजनीतिक परिवर्तनसँगै शिक्षा नीतिमा पनि फेरबदल आएको छ। यी बीच भएका शैक्षिक नीतिका फेरबदलले कहिले शिक्षालाई उकास्यो, कहिले खस्कायो। अब फेरि देशको राज्य सञ्चालन व्यवस्था संघीय प्रणालीमा जाँदैछ। संघीयतामा जानु भनेको राजनैतिक स्वरूपको परिवर्तन हुनु पनि हो। त्यसै कारणले संघीय नेपालमा अहिलेकै शिक्षा नीतिमा पनि परिवर्तन आवश्यक छ भनेर धेरै सरकारवालाहरूले तर्क राख्छन्। हो, संघीय संरचनामा जाने हो भने त शैक्षिक नीतिको खाका पनि पक्कै कोर्दै जानुपर्छ। अहिले एकात्मक राज्य प्रणालीमा देखिएका शैक्षिक समस्या भोलि संघीयतामा दोहोर्याउन भएन। त्यसो भए संघमा जानु अगाडि शिक्षा नीति र समस्याहरूलाई बलियो बनाउने तर्फ पनि काम गर्नु जरुरी देखिन्छ। त्यही त हामीले अघिल्लो साताको छलफलमा त्यही कुरा सुन्दैथ्यौँ। बाँकी अंशमा हामी यी कुराहरू सुन्नेछौँ। अहिले शिक्षाको कुन कुन पक्षमा समस्या छ, यसै गरी अहिलेको नीतिले किन सन्तोषजनक नतिजा ल्याउन सकिरहेको छैन र कस्तो खालको नीतिको योजना बनाउनु पर्छ भन्ने विषयमा गरिएको अन्तर्क्रियाको बाँकी अंश आज हामी सुन्छौँ। छलफलमा सहभागी हुनुहुन्छ शिक्षाविद प्राध्यापक डाक्टर विद्यानाथ कोइराला, प्राध्यापक डाक्टर विष्णु कार्की, त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति कमल कृष्ण जोशी, अनेरा सुब्बुकी पूर्व अध्यक्ष रामकुमारी झाँक्री, नेपाल विद्यार्थी संघका प्रवक्ता तथा केन्द्रीय सदस्य युपी लामिछाने, नेपाल राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष प्राध्यापक जगदीश चन्द्र भण्डारी, शिक्षक दीपकराज जोशी र शिक्षा पत्रकार समूहका निवर्तमान अध्यक्ष प्रकाश सिलवाल। कार्यक्रमको सहजीकरण गर्नुभएको थियो राजन पराजुलीले। अब लागौं छलफलतर्फ। अहिले हामी यसो मान्छेहरूलाई पनि तपाईँहरूले कस्तो शिक्षा खोज्नु भएको छ भनेर सोद्धाखेरि कलेज तहसम्म गएर कुराकानी गर्दा के हुन्छ भने धेरैपल्ट कुरा आयो यस्तो शिक्षा होस् जुन प्रतिस्पर्धात्मक होस्, एउटा ठाउँमा मैले सर्टिफिकेट दिएपछि कुनै पनि ठाउँमा मैले त्यो देखाउँदाखेरिमा ए यसले यति जानेको छ, यति बुझेको छ, योसँग यति सिप छ भन्ने कुरा चाहिँ मैले चाहिँ प्रमाणित गर्नु पर्यो भने पनि सकौँ, त्यो खालको शिक्षा हामीले भन्यो। अर्को रोजगारी दिन सक्ने शिक्षाको कुरा अलिकति बढी उठ्यो। अब सबैभन्दा पहिला प्रतिस्पर्धात्मक शिक्षाको कुरामा जाउँ। अहिले लगभग यसो हेर्दाखेरि नेपालमा चाहिँ अमेरिकाको मोडल खोज्या हो कि जस्तो सुनिन्छ यसो राजनीतिक दलहरूको कुराकानी सुन्दाखेरि, किनकि हामीसँग बहुभाषा छ, सबै ठाउँको त्यहाँको महत्त्व झल्किने शिक्षा, त्यहाँका समुदाय झल्किने शिक्षा हामीले खोजिरहेछौँ। त्यो भनेको ठ्याक्कै अमेरिकाको मोडल हो यदि मैले गलत बुझिनँ भने, त्यहाँ सबै काउन्टीहरूमा चाहिँ आफै के अरे विषय तोकिन्छ, आफ्नै आफ्नै हिसाबले करिकुलम बनाइन्छ, आफ्नै आफ्नै हिसाबले पढाइन्छ। जसरी केन्द्रमा पनि हाम्रो शिक्षा चाहिँ सब त पढायौँ तर अमेरिका बुझाउन सकेनौँ कि भनेर चिन्ता चाहिँ त्यहाँकै सिनेटरहरूले गरिरहेछन्। सबभन्दा पहिला प्रतिस्पर्धात्मक शिक्षामा कुरा गरौँ। एउटा प्रदेशले आफ्नो आवश्यकता अनुसारको शिक्षा यो पढाउनु पर्छ भन्ने कुरा तोक्न पाउने अधिकारमा जाँदाखेरिको चुनौती के हो, फाइदा? म चाहिँ नि जोड्नु पर्छ भन्ने चिन्तन गर्छु। प्रतिस्पर्धा पनि हो र त्यसपछि एकअर्काको सहयोग पनि हो। प्रतिस्पर्धा भनेर भने चाहिँ र भिन्नै पनि हो, तिनवटा कुराकानी भन्नु। प्रतिस्पर्धा भनेको एउटै विषय हुँदाखेरि गर्ने हो, सहयोग भनेको एकअर्कालाई कसरी सहयोग गर्न सकिन्छ भन्ने हो, भिन्नै भनेको एउटा प्रान्तले एउटा किसिमको अर्को प्रान्तले अर्को किसिमको गर्यो भनेदेखि त्यो प्रतिस्पर्धी होइन समकक्षी हो तर प्रतिस्पर्धा गर्नु पर्दैन। त्यसो गर्दाखेरि मैले चाहिँ दुई तिनवटा बाटोबाट हेर्छु। जोड्ने बाटो खोज्नुपर्छ कि नेपालले। जोड्ने बाटो भनेको कस्तो भने राजनीतिक दलहरूको चिन्तनलाई एक ठाउँमा जोड्न सक्ने पर्याप्त सम्भावना छ, किनभने राजनीतिक दलहरूले शिक्षा कस्तो हुनुपर्छ भनेर भन्दाखेरि एक क्लासदेखि लिएर युनिभर्सिटीसम्म बनाउँदाखेरि मूलत एउटै भाषा बनाएको छ, प्राथमिक शिक्षा निशुल्क, त्यसलाई सबै प्रान्तले निशुल्क पुरिसक्यो। मातृभाषामा शिक्षा सबै होइन, मातृभाषामा शिक्षा, त्यसपछि एउटा समस्या आयो मातृभाषा मार्फत लगेर मूल भाषामा जोड्ने वा मातृभाषामै छोड्ने वा एक अर्को भाषाहरू चाहिँ जोड्नलाई सिकाउने, तिनवटा बाटो मध्ये कुनै बाटोलाई खोज्नुपर्छ। मैले देखेको बाटो चाहिँ नि त्यो मातृभाषाहरूलाई जोड्न सक्ने सम्भावना छ, त्यो लिपिबाट जोड्न सकिन्छ। जो मैले उर्दूमा गरेर हेरिरहेको छु, उर्दूमा अरबी, उर्दू, नेपाली र अङ्ग्रेजी तिनवटा जोडेर चाहिँ मैले अहिले चलाइरहेको छु। अक्षर जोडेर गर्न सक्ने अर्को सम्भावना पनि छ, शब्द शब्द, त्यो शब्द जोडेर गर्न सक्ने मैथिली, भोजपुरी, अवधी, थारू, बज्जिका, यिनीहरूलाई चाहिँ नि शब्द शब्द जोडेर चाहिँ टासै टाक्नु चाहिँ हामीमा त बुझ्ने हुन्छ कि सबले बुझ्ने हुन्छ, सबले बुझ्छन् जस्तो मैले डोटीको भाषा, डोटी, बैतडी, डडेलधुरामा बोलिने नेपाली भाषा र यहाँ बोलिने नेपाली भाषामा केही शब्द उता धेरै छन्, केही शब्द धेरै छन्, केही शब्दमा अलिकति फरक छ, नत्र भइदिए बुझिन्छ। त्यो बुझाउने किसिमको तरिका भनेको शैक्षणिक। तर एउटा कुरा मैले अगाडि जोडेको कुरा, प्रतिस्पर्धात्मक हिसाबले जाँदाखेरि आफ्नो प्रदेशले आफ्नै खालको विषय सूची बनाएन के हुन्छ भन्ने मेरो प्रश्न थियो, तपाईँ भाषा जोडिहाल्नुभयो। अहिलेको विषय भनेको त मेरो भाषा जस्तो छ, म जसरी बोल्छु, मेरो पहिचान त्यो भाषाले जसरी राख्छ, त्यही कुरो लोप भयो, त्यही कुरा हरायो, त्यही कुरो राज्यले गरेन, त्यही कुरो राज्यले सुनेन भन्ने कुरा एक तहसम्म के अरे तपाईँको चाहिँ बोल्नेहरू त्यसरी भन्छन्। अब तपाईँले अहिले भनेको सबले बुझ्ने खालको बरु यसो बनाउन त भन्दाखेरि त स्वाभाविक रूपमा त्यो पहिचान, त्यो भाषा, त्यसको मर्म, त्यसले बोक्ने ओ त सकिने भने होइन। म तिनटै मान्छेलाई न्याय गर्न जान्दछु मैले चाहिँ, एउटा भाषा शास्त्रीलाई न्याय गर्ने किनभने भाषालाई बचाउने, दोस्रो चाहिँ नि राजनीतिज्ञलाई न्याय गर्ने किनभने मातृभाषाबाट पढाउने, तेस्रो चाहिँ नि के गर्ने भनेर भन्दाखेरि त्यो के भन्छ यो शिक्षा शास्त्रीहरूलाई सोच्ने किनभने बच्चाबाट पढाउने, म बच्चाबाट सुरु गरेर तिनैजनालाई न्याय गर्न सक्छु भनेर भन्ने विश्वास गर्छु। त्यो सकिने सम्भावना छ, जसले गर्दाखेरि भाषा पनि बच्छ, भाषाको एउटा समूह बनाइदियो, केटाकेटीहरूले आफ्नो भाषामा कुराकानी गर्छन्, प्रस्तुत गर्नेवाला नेपालीमा गर्ला अङ्ग्रेजीमा गर्ला तपाईँसँग बाटो निकालिहाले, किनभने नेपाली स्कुलको अनुहार चाइनिज जस्तो होइन। चाइनामा तपाईँको दुईवटा भाषा जान्यो भने चाइनाको जान्सकै जानुहोस् मजासँग हुन्छ, फ्रान्स जस्तो होइन, फ्रान्समा तपाईँको फ्रान्स फ्रेन्च मात्रै जानुहोस् तपाईँ जान्सकै काम गर्नुहुन्छ। नेपाल चाहिँ कस्तो रहेछ भने त्यो एकै ठाउँमा चार पाँचवटा भाषाभाषी बस्यो, केही नभए पनि कक्षा कोठामा आएर पनि बस्छ। नेपालले सोच्ने डिजाइन न चाइनाको मिल्छ, न भारतको मिल्छ, न थाइल्यान्डको मिल्छ, न अमेरिकाको मिल्छ, त्यसले नेपालले अर्कै ढङ्गको बनाउनु पर्छ भन्ने मेरो दृष्टिकोण, त्यो बनाउन सकिन्छ। भनेको तपाईँ अहिले भनेको कुरा चाहिँ कस्तो भने विभिन्न भाषा बुझ्नेहरूलाई कक्षा कोठामै एक तहसम्म अन्तर्क्रिया गर्ने मौका दिने गर्छन्। भाषाको समस्या होइन, भाषाको समस्या भएको रूपमा राजनीतिज्ञहरू र भाषाविदहरूले गरेको अपराध हो भन्छु म, त तिनीहरूले ल्याएर नचाहिने हल्ला गरेर यो त शैक्षणिक हिसाबले हामी सजिलै सल्टाउन सक्ने विषय हो। त्यसो भने चाहिँ मैले के भन्न खोजेको भने न्यूनतम कुराकानीमा राष्ट्रिय हिसाबले जोड्नुपर्छ हाम्रो चाहिँ त्यो यथार्थ हो। भूगोलको यथार्थ पनि त्यही हो, जात जातिको यथार्थ पनि त्यही हो, भाषाको यथार्थ पनि त्यही हो, त्यसरी त्यो जोड्नुपर्छ न्यूनतम कुराकानी। जस्तै न्यूनतम कुराकानी के हो भने भाषा सबैको एउटा कुनै न कुनै किसिमको माध्यम भाषा चाहियो, नेपाली चाहियो, नेपाली चाहिँ किन चाहियो भने जोड्ने भाषाको रूपमा चाहियो, स्वीकार नेपालीमा लगेर जोड्ने किसिमको तरिका चाहिँ हामीले शैक्षणिक दिनु पर्यो। छोटा छोटा राज्यहरूका आफ्ना आफ्ना विश्वविद्यालय प्रतिस्पर्धी र त्यो कसरी होला भन्ने कुरा चाहिँ सरले नै धेरै छिनोफानो गर्नुभयो, तर म केमा पनि अलि म अझै डराउँदिनँ भन्दा ती भिन्न हुन् र प्रतिस्पर्धी हुन् र विकास गर्नको लागि तिनी आफूले अलिकति आफ्नो सामर्थ्य पनि राख्न कोसिस गर्छन्, त्यस कारण प्रतिस्पर्धाको बाटो त छोड्नै पर्छ, समान बनाउन अघि सरले भन् जस्तै केही समानता हुने कुरा भइ नै हाले। र अब विश्वविद्यालय शिक्षाको दायित्व चाहिँ राज्य कति हुन्छ भन्ने कुरा अझै छलफलको विषय छ, विद्यालय तहको दायित्व चाहिँ स्थानीय र स्टेट र केन्द्रको हुन्छ, त्यो कम्प्लिटली राज्यकै हुन्छ जुन त्यो सकै तहकै भए पनि, त त्यहाँभन्दा माथिको दायित्व चाहिँ राज्यको हुँदैन नै भन्छौँ हामी पनि, अब किनभने त्यो नसक्ने कुरा गर्नु पनि भएन। तर अर्को कुरा यसलाई के गर्न सकिन्छ भन्दा जस्तो एउटा कुनै ठाउँमा जन्मेर पढेर म त्यहीको मात्रै सबै सुविधा पाउनुपर्छ भन्ने मान्छेको कुरा छ कि राजनजीले जोड्दै हुनुहुन्थ्यो, म जहाँ जन्मेँ त्यहीँ विद्यालय शिक्षा, त्यहीँ उच्च शिक्षा, विश्वविद्यालय शिक्षा सबै पाउनुपर्छ भन्ने मान्छेको मनसाय पनि छ नि भन्ने कुरा चाहिँ सामान्यत अवसरहरूका खोजीमा मान्छेहरू कुद्ने यो मानवीय प्रवृत्ति हो, र कुनै बेला एउटा अवसरले कुनै एउटा प्रवृत्तिले खेदिरहेको हुन्छ मान्छेलाई, आफ्नै ठाउँमा सबै कुरा प्राप्त होस् पनि भन्ने कमै होस् भन्छन्, तर उसलाई मलाई होइन म त अन्तै जान पाउनुपर्छ भन्ने कुरा हुन्छ। त्यस कारण यसो गर्दा हाम्रो समाज के हो भन्ने कुरालाई म अलिकति यहाँ ठ्याक्क जोड्न मात्रै खोजेको, जस्तो आजको हाम्रो समाजले के गरिरहेछ, हाम्रो समाजको चरित्र कस्तो छ भन्दा आजको समाज हाम्रो दलाल पुँजीवादी खालको छ, यो चरित्रले के गरिरहेछ भने कृषिबाट युवाहरूलाई विद्या अब त पढिसकेका युवाहरूलाई र धेरै मान्छेलाई अलग गरेर सहरतिर लखेटिरहेछ। सहरमा उसले के पनि काम पाउँदैन किनकि यो औद्योगिक पुँजीवाद होइन जसले अवसरहरू सिर्जना गरोस्। यो त उत्पादनै नगर्ने पुँजीवाद हो जसले गर्दा कन्सल्टेन्सी खोल्याएछ मान्छे बाहिर पठाउँछ मेन पावर खोल्छ बाहिर पठाउँछ। यो के भन्दा अनुत्पादक पुँजी हो नि जुन यसले गर्दा रोजगारीका अवसर त सिर्जनै हुँदैनन्। एउटा मेन पावरले 10,000 मान्छे बाहिर पठाउँछ भने पनि त्यसले रोजगारी कति दिन्छ भन्दा त्यसका अफिसमा भएका 5 स्टाफलाई बाहेक त त्यसले कहिले पनि रोजगारी दिन सक्दैन। एउटा एजुकेशन कन्सल्टेन्सीले एउटा 1 वर्षमा 200 विद्यार्थी बाहिर पठाउँछ भने उसले उसको कन्सल्टेन्सीमा रोजगारी कति दिन्छ भन्दा जम्मा जम्मी 3 दिन्छ। यस्तो खालको अनुत्पादक पुँजीवाद जुन दलालीमा आधारित छ यसले सहरबाट गाउँबाट जो कृषिमा आधारित मान्छेलाई लखेटेर सहर पठाएछ। सहर पठाइसके पछाडि उनीहरूलाई यहाँ रोजगारी दिँदैन र विचलित पारेछ। अनि हाम्रो विश्वविद्यालय शिक्षा चाहिँ ऊ हाम्रो कमल कृष्ण सरहरूका विद्यानाथ सरहरूका युगको विश्वविद्यालय ध्वस्त भएका जमानाको छ जसले गर्दा प्रतिस्पर्धा यो हालतमा छ। ठाउँ छैन भएको ठाउँ पनि हाम्रो जनशक्ति चाहिँ प्रतिस्पर्धी नै छैन त्यसले गर्दा हामीलाई यो खालको समस्या आयो। त्यस कारण हामीले चिन्हित चाहिँ के गरौँ भन्दा हाम्रो समाज व्यवस्था र हामीले कसरी उत्पादनमा जोड दिन्छौँ भन्ने कुरा सँगसँगै रोजगारी पनि सिर्जना हुने हो कि। त्यसो गर्दा धेरै मान्छेले के गर्ने होइन भने उही ठाउँमा पनि गर्दैन त्यो प्रतिस्पर्धी नै हुन्छ इन्टरकनेक्टेड हुन्छ। हामीले भोलि व्यवस्थित गर्न जब प्रतिस्पर्धा छुट्टा छुट्टै ठाउँमा प्रतिस्पर्धाको कुरा आएन भने पनि त्यसले विकास पनि गर्दैन। त्यस कारण त्यसलाई त्यसरी नै ल्याउनु पर्छ। अर्को कुरा भाषा संरक्षणको कुरा कसले गर्छन् भन्दा जसका छोराछोरीले सामान्यत नेपालमै पढ्दैनन् नेपालमा छन् भने पनि 20% नेपाली 80% अङ्ग्रेजीमा कुरा गर्छन् तिनका बाबुआमाले भाषाको कुरा गरेका छन्। उदाहरणको लागि हाम्रो विश्वविद्यालयमा भट्टचन्द सर तिनका छोराछोरी कहाँ छन् नाना तिना कहाँ छन् तिनले कसका लागि कुरा गरिरहन् यसरी हेरौँ न। रामकुमारजीले के भन्नुभयो भने ऐच्छिक विषय जो जुन पढ्न पाउँछ त्यसले त्यसमै पढ्न पाउने वातावरण। अहिलेको समस्या त के हो भने कर्णालीका विद्यार्थी काठमाडौँ त पढ्नको लागि आउँछन् तर कर्णालीमा त्यस्तो केही पनि संरचना छैन कि काठमाडौँका विद्यार्थी म कर्णाली गएर पढ्न सकौँ भन्ने वातावरण बनाउन सकेन केन्द्रले। दीपक राज जोशीजीले केही भन्न खोज्नुभयो। मैले सरस्वती इभन यो संस्थागत विद्यालयमा के देख्छु भने जबरजस्ती त्यहाँ इङ्ग्लिस बोल्नै पर्छ इन एनी आउ बच्चो इङ्ग्लिस बोल्नुपर्छ होइन भने कुटा खान्छ जस्तो। अनि त्यो बच्चो कहिले काहीँ म धेरै नै गर्छु सर वान टाइम नेपाली भन्छ कि त्यो यति गुम्सिएको हुन्छ मनभित्र त्यसो भने भोलिका दिन पनि मातृभाषामा बोल्न पाउनुपर्छ केटाकेटीले यदि बोल्न चाहन्छन् भने त्यसमा रोक त गर्नु हुँदैन। अहिले सबैभन्दा समस्या के हो भने राजनीतिकले हरेक ठाउँमा एक किसिमको दबदबा छ ल एकछिनलाई मातृभाषामा पढ्ने भने छुट्टै एउटा मातृभाषाको स्कुल खोलिदिउँ एउटा प्राइभेट स्कुल त्यहाँ कति विद्यार्थी जान्छन् पढ्नको लागि हेरौँ न एउटा एक्सपेरिमेन्ट गरेर कोही जानेवाला छैन त्यहाँ कहाँ इङ्ग्लिस पढाइन्छ त्यहाँ खोजी खोजी गरिरहेको छन् अहिले भने। अर्को महत्त्वपूर्ण विषयवस्तु हाम्रो भनेको अघि आएको यदि हामी ग्लोबली थिङ्क गर्ने हो र लोकल्ली एक्ट गर्ने हो भने सबैभन्दा प्रभावकारी हुन्छ के सोच हामीले अन्तर्राष्ट्रिय बनाउनै पर्छ। र अब फेडरलिजममा गइसकेपछि हामीले त्यहाँका साधन स्रोत के छन् त्यहाँको अवस्था के छ त्यहाँको रियालिटी के हो त्यसलाई हामीले इम्प्लिमेन्टेसन गर्न सक्यौँ भने हामीले त्यहाँ मेन पावर सक्षम मेन पावर उत्पादन गर्न सक्छौँ। र सँगसँगै सबैभन्दा नेपालमा पछिल्लो पटक हामीले सबैले अप्ठ्यारो भइरहेको भनेको असहज अवस्था छ। सुदूरपश्चिमको बैतुलीबाट काठमाडौँ एउटा सर्टिफिकेट निकाल्न आउँदा केटाकेटीलाई कति गाह्रो छ उसको 15,000 खर्च हुन्छ त्यो कुरामा चाहिँ अब सोच्नुपर्छ कि हामीले। मेन कुरो के भने अब मेरो चाहिँ 40-42 वर्षको यो अनुभव जुन छ शिक्षा क्षेत्रमा त्यसले चाहिँ एउटै मात्रै स्लोगान मैले चाहिँ बनाएको छु त्यो चाहिँ क्वालिटी एन्ड एक्सेस प्रतिस्पर्धा पनि त्यसबाट आउँछ सबै कुरो त्यसबाट आउँछ होला। हाम्रो जस्तो अन्डर डेभलप कन्ट्रीमा मेनली यो दरकार रूपमा चाहिँ उठ्ने गरेको छ क्वालिटी इज इन्भर्सली प्रोपोर्सनल टु एक्सेस। यदि हामी एक्सेस बनाउनु खोज्यौँ भने त्यो चाहिँ क्वालिटी घट्दो रहेछ यदि क्वालिटी बढाउन खोज्यो भने एक्सेस घट्दो रहेछ भन्ने कुरो चाहिँ देखाइरहेको छ तर डेभलप कन्ट्रीमा त्यो कुरा हुँदैन। हामीले प्रतिस्पर्धी यदि बनाउने हो भने त्यसलाई एक्सेसलाई कम नपारिकन त्यसमा चाहिँ स्टेटले ध्यान दिनै पर्छ भन्ने मेरो मेन कुरो चाहिँ त्यो हो। र यो एक्सेस र क्वालिटी यो इन्भर्सली प्रोपोर्सनल भइरहेको यो अवस्थामा यसलाई चाहिँ हटाउनु पर्दछ भन्ने मेरो मेन भन्न खोजेको त्यही हो होइन। अहिलेसम्म समग्र कुरोमा के कुराहरू हामीले अब रेडियोमा सुनिरहने मान्छेहरूलाई पनि के कुरो चाहिँ छिचोलियो भनेर हेर्ने हिसाबले हामीले देशभरिको शिक्षाका आधारभूत कुराहरू के हुन्छ कस्तो खालको प्रणालीबाट हामी जान्छौँ के कुरा चाहिँ समान हुनुपर्छ भन्ने कुरालाई समेट्ने गरी एउटा राष्ट्रिय शिक्षा को अवधारणा के हो भन्ने कुराको सबभन्दा पहिला हामी त्यसमा स्पष्ट भयौँ भने प्रदेश प्रदेश बीचको भोलि कुनै पनि ठाउँमा केन्द्र तहसम्म आउँदाखेरि प्रतिस्पर्धामा धेरै ठुलो तलवा माथि हुँदैन भोलिसँगै व्यवस्थामा जाँदाखेरि भन्ने कुरामा अहिले हामीले छलफल गर्यौँ। विशेष सूचीका हिसाबले धेरै सीमितता जति धेरै बनाउँदै जान्छौँ भोलि सम्भावनाहरूलाई घटाउँदै गइन्छ, विद्यार्थीहरू चाहिँ सुगाको रटाईबाट निस्किँदै जान्छन्। अवधारणा खुल्ला बनाइसके पछाडि प्रदेशहरू आफ्नो हिसाबले शिक्षा व्यवस्था बनाउने खालका कुरामा स्वतन्त्र हुन्छन् र त्यसले एक लेभलको प्रतिस्पर्धात्मक जमात निस्किन्छ भन्ने कुरामा हामीले छलफल गर्यौँ। भाषा सिकाउने हिसाबले स्कुल तहमै सबै विद्यार्थीहरूलाई अन्तर्क्रियामा जान सक्ने खालको खुला वातावरण बनाउँदै गइयो भने जुन प्रदेशमा जे जे भाषाहरू छन् ती भाषाहरू आवश्यकताका हिसाबले साथीका हिसाबले भाइका हिसाबले वरिपरिको आफ्नो समुदायका हिसाबले बच्चाहरू सिक्दै जान्छन् र भोलिको जमात धेरै भाषा बोल्न सक्ने प्रदेशको आवश्यकता अनुसार बन्दै जान्छ भन्ने कुरामा पनि हामीले छलफल गर्यौँ। त्यस पछाडि आएर अलिकति व्यावसायिक शिक्षा र प्रतिस्पर्धात्मक शिक्षाका कुराकानी गर्दाखेरि मातृभाषा पनि जहाँ बोलिन्छ त्यहाँ मात्रैलाई कोट अनकोट गरौँ कि जस्तो कुनै जिल्लाको मानौ नुवाकोटको विदुर भन्ने ठाउँमा मानौ त्यहाँ तामाङ भाषा बोलिँदैन भने त्यहाँको विद्यालयमा तामाङ भाषाको पाठ्यक्रम राख्न जरुरी भएन के त्यहाँ सप्तरीमा त्यहाँ मैथिली भाषी छन् भने त्यहाँ गुरुङ भाषा राख्न आवश्यक भएन हो त्यस्तो गरेर जुन कम्युनिटीमा जे भाषा बोलिनेहरूको बहुसङ्ख्यक छ त्यो गर्ने र भाषाको शिक्षक नपाइएको समस्या छ अहिले। भाषाको त फेसिलिटेटर भए भइहाल्यो नि अनि त्यसको लागि त त्यो विद्याना सरले भन्जस्तै अन्तर्क्रिया गराउन त भाषाको जम्मा भाषा जान्ने मान्छे मात्रै भए पनि भयो त्यसमा योग्यताको प्रश्न र ब्यारियर नराखेर यो कुरा पनि हुन सक्छ भन्ने कुरालाई पनि मैले एउटा मात्र विषय जोड्न मागेको छ प्रतिस्पर्धात्मक र व्यावसायिक शिक्षाका लागि हरेक प्रदेशमा त्यो खालको गुणस्तर र पहुँच दुवै हिसाबले त्यो प्रदेशका विद्यालयहरू तयार छन् कि छैनन् भन्ने कुराको निगरानी अनुगमन केन्द्रले सधैँ गर्ने र सहयोग गर्ने लगानीका हिसाबले वातावरणका हिसाबले त्यो खालको व्यवस्था पनि हुनुपर्छ भनेर यहाँ कुरा उठ्यो। अन्चाना फाउन्डेसन नेपालको उत्पादन कार्यक्रम संघीयता संगालो देशभरका 50 भन्दा बढी स्थानीय रेडियो स्टेशनबाट एकसाथ प्रसारण हुन्छ। कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा उठेका प्रतिक्रिया हामीलाई पठाउनुहोला। पैसा नलाग्ने हाम्रो फोन नम्बर 1660013456 मा जुनसुकै बेला फोन गरेर आफ्नो कुरा रेकर्ड गराउन सक्नुहुन्छ अनि फेसबुक र ट्विटरमा समेत संघीयता सँगालो सर्च गरेर आफ्ना कुराहरू त्यहाँ पोस्ट गर्न सकिन्छ। मोबाइल प्रयोग गर्नेहरूले मेसेज बक्समा संघीयता सँगालोको छोटो रूप SS टाइप गरी स्पेस दिएर आफ्नो कुरा लेखी हाम्रो नम्बर 5500 SMS गर्न सक्नुहुन्छ। अब म दोस्रो अलिकति हामी यो मातृभाषा भनेर धेरै च्यात्यौँ त्यस पछाडिको अर्को एउटा शब्द पनि छ त्यसलाई हामी फर्स्ट ल्याङ्ग्वेज भन्छौँ त्यसलाई बुझ्नु जरुरी छ किनभने हामीहरू कहाँ प्रिडोमिनेन्ट मातृभाषा भएको कम्युनिटी छैन कहीँ पनि एक दुईवटा बाहेक होइन तराईतिरै कुरा गर्ने हो भने म पनि तराईमै जन्मेको हुँ तर म त्यहाँको भाषा बुझ्छु त्यहाँको बोलीचालीको भाषा र मेरो भाषा भने फर्स्ट ल्याङ्ग्वेज हो मेरो मातृभाषा भने नेपाली हो त्यसो कारणले त्यहाँ गएर नेपाली अथवा अवधि भन्ने विषय गौण भयो त्यहाँ बोलिने फर्स्ट भाषामा जाने भने मैले पनि बुझेँ अर्कोले पनि बुझेँ त्यहाँ त्यहाँ त्यहाँनिर हामीले एउटा त्यो मिलन बिन्दु चाहिँ त्यो फर्स्ट ल्याङ्ग्वेजमा हुन्छ है हस् म अब जनशक्तिको पार्टमा छिर्न खोजेँ दुईटा हिसाबले अहिले जनशक्तिको प्रतिस्पर्धामा पनि अन्त अर्को कुरा प्रतिस्पर्धाको कुरा आयो नि मैले एउटा इक्जाम्पल दिन्छु म त्यो विद्यार्थी सङ्गठनमै हुँदा हो जस्तो के गरेँ भन्दा विश्वविद्यालय सेन्ट्रल डिपार्टमेन्टमा पढ्ने मान्छेले के गरे भने आउट अफ कोर्सको क्वेसन आयो भनेर कपी जातेर हिँडे डबल टेबल एक्जाम गर्यो त्यो विश्वविद्यालयदेखि तल क्याम्पससम्मका विभिन्न ठाउँमा त्यो मास्टर डिग्रीका ब्याचलरका मान्छेहरूले कपी जातेर हिँडे त्यसमा चाहिँ प्रत्यक्ष या परोक्ष विद्यार्थी राजनीतिमा लोकल्ली संलग्न भएका मान्छेले सहयोग गरे सेन्ट्रल्ली चाहिँ हामीले त्यसलाई चाहिँ कहिले पनि सहयोग गरेनौँ अनि त्यसको त्यसको इम्प्याक्ट आज के भएको छ भन्दा नेपालमा 30-32 कर्पोरेट ब्याङ्कहरू थिए वाणिज्य ब्याङ्कहरू ती अहिले कता कता मर्जर भएर कतिवटा सङ्ख्या भए अहिले भ्याकेन्सी एनाउन्स गर्यो भने 25 वर्ष मुनिको भनेर खोजिदिन्छ ती कापी च्यात्नेहरूले त एउटाले इन्ट्रान्स पास छैन हेर्नुहोस् है 25 वर्ष मुनिको भने त तपाईँको अहिले फ्रेस बिबिए पढेर आउनेहरूले मात्रै चान्स पाउँछन् त्यस कारण यसको इम्प्याक्ट के हुन्छ भन्ने कुरा पनि यो हेरेर अब विद्यार्थीहरूले पनि अथवा विद्यार्थी राजनीतिले गर्नेले पनि युनिभर्सिटी चलाउनेले पनि ध्यान दिनुपर्नेछ कि आज यतिवटा ब्याङ्कमा भ्याकेन्सी एनाउन्स गर्छ बिलो 25 वर्ष भने त्यो कापी च्यात्ने त 30 वर्ष लगाइसक्यो कहाँबाट त्यहाँ छिर्छ त्यो हो। त्यस कारण अवसरबाट पनि आफू मात्रै होइन ठुलो समुदायलाई वञ्चितीकरणमा पारे विश्वविद्यालयमा कापी चाप्नु। तपाईँ केन्द्रमा बस्ने तल दलका आफ्ना कार्यकर्तालाई सिकाउनु पर्यो। अब जनशक्तिको सवालले कुरा गरौँ। सबैभन्दा पहिला मैले सोध्न खोजेको, अहिलेको जनशक्ति, अहिले सरकारी कर्मचारी शिक्षक हेर्ने हो भने सबभन्दा धेरै तालिम त्यसले पाएको छ, सबभन्दा धेरै अनुभव त्योसँग छ निजी शिक्षा र सामुदायिक र सरकारी शिक्षाको हिसाबले। म गलत भने मलाई चाहिँ होइन, तर गलत पनि सुनेर भन्नु होला। सबभन्दा धेरै तालिम त्यसले पाएको छ, सबभन्दा ठुलो जागिरको ग्यारेन्टी र सुरक्षा त्यसको छ, सबभन्दा धेरै भत्ता त्यसले खाएको छ, सबैभन्दा कम पढाइ पनि त्यसले पुग्छ। यो खालको सुरक्षा भएको शिक्षकहरूले राम्रो नपढाएर सरकारी शिक्षा, सरकारी स्कुलमा विद्यार्थी घट्दै जाने, निजी स्कुलमा विद्यार्थी बढ्दै जाने, जहाँ कम अनुभवी विद्यार्थीले विद्यार्थीले पढाउँछ त्यो बिचरा शिक्षक पनि हुनु पाएको छैन, त्यहाँका विद्यार्थी चाहिँ राम्रोसँग पास हुँदै जाने, जुन हाम्रो एकात्मक शासनभित्र हामी अहिले रमाइरहेछौँ। अब सङ्घीय व्यवस्थामा जाँदाखेरि सामुदायिक स्कुल, सरकारी स्कुल कस्तो अवस्थामा पुग्ला, राम्रो अवस्थामा पुग्ने उपाय के? मेरो आक्रोशपूर्ण हिसाबले चाहिँ मैले पहिले भन्न खोजे हौ, जस्तो आज सामुदायिक इन्स्टिट्युसनहरू, चाहे विद्यालय होस्, चाहे क्याम्पस हुन् अथवा विश्वविद्यालय नै सम किन होस्, किन धराशायी हुँदैछ भन्दा त्यसको मेन पावरसँग यो रिलेटेड छ। त्यति बेलाको राजनीतिक अवस्था र त्यति बेलाको राज्य सत्ताले के गर्यो भन्ने कुराका बारेमा कमलकृष्ण सरले भनेको कुरालाई अलिकति त्यसलाई त्यो कोट अनकोट खाती राखिदिने हो भने, तपाईँको हाम्रो यी यी क्षेत्रहरूमा तपाईँले भन् जस्तै जागिरको सुनिश्चितता छ, तालिम भत्ता प्राप्त गरेको छ र त्यो स्थायी छ, त्यो स्थायी छ हो, त्यस कारणले उसलाई उसको दायित्व भन्ने कुरा केही पनि छैन हो। यो कारणले खस्किँदै गएको कारणले अहिलेको जुन टिचरको भर्ना, त्यसको त्यसलाई त्यो भर्ना गरेर त्यो जुन भर्नामा स्थायी भएर आइसके पछाडि अथवा अस्थायी पनि जुन प्रावधान दिँदै अस्थायीलाई पनि बलियो बनाइँदैछ, यसले प्रतिस्पर्धा पनि गर्न नपर्ने गरी जसरी मान्छेहरू आछन्, जस्तो विश्वविद्यालयमा पहिला करारमा थिए ती कमलकृष्ण सरले स्वत थाईको प्रक्रिया लिनुभयो, त्यस पछाडिका स्वत थाईहरू भए, स्वत करार भए, पिरियड बेसिसमा पढाउनेहरू करार बेसिसमा पढाउनेहरू स्वत थाई हुने, जुन अनसन बस्नेसम्मका विश्वविद्यालयमा यो यो यो निर्लजतापूर्ण काम भयो, यसले विश्वविद्यालय शिक्षालाई यो हालतमा पुर्याएको छ। विद्यालय शिक्षाको कुरा पनि त्यही छ, सबभन्दा बलिया त्यहाँ शिक्षकका युनियनहरू छन्, संगठनहरू छन्, उनीहरूको मुख्य काम राजनीतिक दलले जस्तै गर्ने काम हो, तिनी जिल्ला विकास समितिमा प्रतिनिधि जान्छन्, शिक्षा कार्यालयका प्रतिनिधि जान्छन्, तिनी शिक्षकहरू हुन्, ती विद्यालय जाँदैनन्। त्यस कारण त्यो एउटा शिक्षक जो स्थायी हो नबनुन्जेलसम्म, एकचोटि इन्ट्री गरिसकेपछि इन्ट्री गर्ने थुप्रै ढोकाहरू छन्, एक्जिट हुने एउटा उमेर बार मात्रै छ। यो पद्धतिले जुन जब ह्युमन रिसोर्स हामीले राखिन्छ यो यसको अन्त्य गरिनुपर्छ। यसका लागि के गर्नुपर्छ भन्दा, यो खराब छ भनिरहेको छु, यसका लागि अब एकदमै राम्रो तलब दिएर यसलाई करार गर्नुपर्छ। यो निश्चित करारको नियम अन्तर्गत कन्ट्याक्ट गरेर दुई पक्षको बीचको कागज गरेर त्यसभन्दा बाहिर नजान सक्ने गरी त्यसका निश्चित दायित्व तोकेर स्थायी गर्ने प्रक्रिया बन्द गरिनुपर्छ। हाम्रो रामकुमारीजीले रिपिटेडली भनिराख्नु भएको कारणले स्थायीको कुरा नि 46 सालको आन्दोलन पछिको तेस्रो विषय मात्र पहिलो र दोस्रो विषय मल्ल सर केरार गर्नु माध्यममा सर त्यो पहिलो नै गर्नुपर्ने अवस्था, पहिलो विषयले नै गर्नुपर्ने बाध्यता त्यो थियो। त्यसमा हाम्रो समर्थन पनि थिएन अझ त्यो बेला, नरहरीजी र म हामी दुईजना अध्यक्ष र सचिव त्यो बेला हामीले विरोध गरेका थियौँ, त्यो वास्तविक कुरामा विरोध गरेका थियौँ। कमसे कम सामान्य प्रक्रिया पुरा गरेर चाहिँ यो गर्नुपर्छ भनेर भनेका थियौँ, तर चाहिँ त्यो पोलिटिकल कुरा आएकोले। तर मैले अहिले भन्नु खोजेको के त भन्दाखेरि नि, युनिभर्सिटीमा जुन बेलासम्म जब सेक्युरिटी यति बढी हुन्छ, हामी नै हो जब सेक्युरिटी चाहिन्छ भनेर चाहिँ माग गर्नेहरू, तर बढी हुँदाखेरि पनि त्यसले चाहिँ निगेटिभ इफेक्ट पार्छ भन्ने कुरो चाहिँ देखिन्छ। अहिले त युनिभर्सिटीमा चाहे काम गरोस् नगरोस् उसको जबलाई कसैले केही गर्न सक्दैन, त्यहाँ काम नगरेन त्यहाँ तलब मात्रै लिने, त्यसैले त्यो चाहिँ जुन बेलासम्म यो चाहिँ व्यवस्था राम्रोसँग व्यवस्थित हुन सक्दैन पोलिटिकल्ली अर्थात् एडमिनिस्ट्रेटिभली, त्यो बेलासम्म यो समस्या रहन्छ। र अहिले हामीले सुरुमै यो चाहिँ संहिता आउना साथी यो कुरामा ध्यान दिएनौँ भने त्यहाँ पनि त्यही कुरा हुन्छ। अब रामकुमारजीले र कमलकृष्ण सरले जोडेको कुरा दुइटै कुरा के छैन, हामी भावनिक प्रतिस्पर्धाको कुरा गरेर नि हो भने पनि शिक्षकलाई पनि सधैँ प्रतिस्पर्धी बनाइरहनु पर्यो, उसको क्षमता उसलाई बेलामा चेक गरिरहनु पर्यो, जाँच गरिरहनु पर्यो भनेर भन्नुभयो दिपकजी। अघि रामकुमारजीले बोल्नु भएको विशेष नै जोड्न मन लाग्यो, म जिल्ला शिक्षा कार्यालय उत्पन्न पनि शिक्षा समितिमा आबद्ध छु र सबैभन्दा बढी सिधा बोल्ने हो भने पार्टीका शिक्षक सङ्गठनहरूले बिगारिरहेको छ। अब जनशक्ति व्यवस्थानको सबैभन्दा महत्त्वपूर्ण विषयवस्तु उहाँले भन्नुभयो सरकारी शिक्षक असक्षम होइनन्, सरकारी विद्यालय कार्यरत सक्षम छन् तर आफूसँग भएको विषयवस्तु दिइरहेको छैनन् कि जति दिनुपर्थ्यो जति दिन किन मनै छैन के हो समस्या के हो भने कुनै पनि सरकारी विद्यालयमा कार्यरत सामुदायिक स्कुलमा कार्यरत शिक्षकहरूले आफ्ना छोराछोरीलाई आफ्नो विद्यालयमा पढाएको छैन, कुनै पनि पढाएको छैनन्। खोज्दै जानुहोस् तपाईँहरू जस्तो मान्छेहरूले कसैले पढाएको छैन। एक नम्बरमा आफ्नो विद्यालयमा आफ्ना छोराछोरी पढ्नुपर्छ, पढाउनुपर्छ, सरकारले बाध्य बनाउनुपर्छ, बल्ल उनीहरू त्यसपछि डेडिकेटेड हुन्छन्। दोस्रो त्यहाँभित्रको म्यानेजमेन्ट हो क्या महत्त्वपूर्ण फ्याक्टर। एउटा व्यक्ति जो प्रिन्सिपल हुन्छ अथवा व्यवस्थापन समिति हुन्छ उसको अन्डर कन्ट्रोल छैन, किन विभिन्न राजनीतिक पार्टीका भातृ सङ्गठन छन्, उनीहरू कुनै एमालेतिर कुनै माओवादीतिर कुनै काङ्ग्रेसतिर लाग्छन्, यसले के गर्न सक्छ मलाई? योभन्दा मेरो माथि च्यानल छ, मेरो जिल्ला शिक्षा कार्यालयमा छ, जिल्ला शिक्षा समितिमा छ, म त ठुलो मान्छे भने समस्या के हो? प्रधान विषयवस्तु राजनीति पार्टी नै हो, म सिधा भन्छु, म पनि कुनैसँग आबद्ध होला। त्यो प्रेस चौधरी पनि छ, प्रेस युनियन पनि छ, जताततै राजनीतिक रूपमा राजनीतिक आस्था राख्नेहरूले सङ्गठन खोल्न पाउने अधिकार त नैसर्गिकै भएर गयो नेपालमा, होइन? शिक्षकहरू पनि उनीहरूले थोरै भन्छन् हामी चाहिँ कङ्ग्रेसको मुनिको चाहिँ शिक्षक सङ्गठन हो, आस्था राख्छन्, अब कसले रोक्ने होइन। तपाईँले अहिले जुन भन्नुभयो एउटा नियमको कुरा गर्नुभयो, जुन स्कुलमा शिक्षकले पढाउँछ त्यसको छोरछोरी पनि त्यहीँ पढ्नुपर्छ। दोस्रो त्यहाँको व्यवस्थापन, त्यहाँ भएको साधन स्रोतलाई म कहिलेकाहीँ हेर्छु के त्यो प्राइभेट स्कुलले पाए कति प्रयोग गर्थ्यो र कति युटिलाइज गर्थ्यो। हस् धन्यवाद दिपकजी, जनजीजीले सोध्नु मन लागिहाल्यो। यदि अहिले हामीले भनिरहेको युनियन सिनियनतिर त तपाईँको अहिले जिम्मेवारी पनि छ होइन, तपाईँ बताइदिनुहोस् त यो शिक्षा राम्रो बनाउन युनियन खोलिन्छ कि शिक्षक मोटाउन युनियन खोलिन्छ? खास गरी शिक्षाभित्र हुने विकृतिका विरुद्धमा, विसङ्गतिका विरुद्धमा तिनीहरूले आवाज उठाउनकै निम्ति हो। अब विभिन्न सङ्गठनहरूले कसरी भूमिका खेलिरहेछन् त्यो आफ्नो ठाउँमा होला। अब हामी कहाँ खास गरी, अब फेरि म अलिक पर जाँदाखेरि फेरि राजनीतिक तिर पनि जान सक्ने हुन्छ। अब संसदीय जुन चरित्र हो नि हामी कहाँ, त्यो संसदीय चरित्र भनेको त्यसका चाहिँ अवयवहरू हुन्, यो चाहिँ यो मात्रै होइन कि जबसहरू सबै भातृ सङ्गठनमा के भनिन्छ ती सबै हुन् नै, त्यसले गर्दाखेरि त्यसको फिडब्याक पार्टीले नै पाउने हो, राजनीतिक पार्टीहरूले पाउने हो। त्यसो भएको कुराले माथिल्लो लेभलमा जुन पार्टी संरचना छ नि, विभिन्न पार्टीहरू छन्, समग्र पार्टीहरूमा एक खालको के भन्दाखेरि आफ्ना भातृ सङ्गठनहरूलाई विकृति र विसङ्गतिका विरुद्धमा चाहिँ आवाज उठाउनु पर्यो, तर विकृति जन्माउनको निम्ति होइन भन्ने खालको बोध त हुनु पर्यो नि त। अनि ज जसको चाहिँ प्रभावमा ती आयोगहरू बने र ती शिक्षकहरूको चाहिँ चयन गरियो, यदि संख्यात्मक रूपमा हेर्ने, परिमाणको रूपमा हेर्ने हो भनेदेखि को कसको हो भन्ने हामीलाई कन्ठै हुन सक्छ। तपाईँ संख्याको आधारमा 1,00,000 चाहन्छुन् शिक्षक, 3,00,000 चाहन्छुन् शिक्षकहरू होला, त्यसो भएको हुनाले यो सबै चाहिँ हामी पानीमाथिको ओभानो बन्नुपर्ने र भन्नुपर्ने आवश्यकता छैन। को को जिम्मेवार छन्? राष्ट्रिय दलहरू, तिनका नेताहरू, त्यसो भएको हुनाले ती पुच्छर सङ्गठनहरू उसलाई मात्रै दोष दिएर मलाई लाग्छ त्यति हामी न्याय गर्न सक्दैनौँ। जवाब दिए भनेको तार्किक जवाब पनि हुँदैन। दुई पक्षको बिचको करारमा हाँसी खुसीले करार कन्ट्याक्ट गरेर जो मान्छेले काम गर्छ त्यसले राइट बेसको फेरि आन्दोलन गर्ने कुरा त्यस्तो अनैतिक कुरा होइन। तपाईँको मेन पावरहरूले हामीले अहिले हाम्रो पार्टीको महाधिवेशन पनि आउँदैछ, हामीले बहस गरेका छौँ कमल कृष्ण सरहरूप्रति पनि हाम्रो दृष्टि पुग्छ, उहाँले यो प्रतिवेदन बुझाउन पाइन भन्नुभएको छ, यो पनि म नोटिस गरिरहेको छु। हामीले भनेका छौँ 51 सालपछि कतिपटक एमाले सिफारिस गरेर भिसी पठायो, त्रिभुवन विश्वविद्यालयको दुर्गति हुनको लागि माघ नेपालीमा झलना जवाफ दिए हुनु पर्दैन? यो महाधिवेशनमा तिमीहरूले जवाफ दियो, हामीले हाम्रो पार्टीलाई पनि क्वेसन गरेर पार्टीमा उठिरहेको छ। युनिभर्सिटीका टिचरहरू को को छन्, को को पार्टीका छन् म भन्दिनँ, तपाईँको प्रोफेसरदेखि लिएर गाइड लेख्छ अनि त्यसपछि चाहिँ प्राइभेट चाहिँ स्कुल खोलेर चाहिँ जिन्दगानी धान्छ, अनि आइएनजी यता काम गरेन आइएनजिओमा काम गर्छ, अनि ती सबै चाहिँ मुलुकका निम्ति हुन् कि शिक्षाका निम्ति हुन् कि तिनी अपराधीहरू, तिनीहरूलाई दण्डित गर्नुपर्छ। हस् जगदीशजी, मैले यहाँ रोकेँ, विशेष गरेर मैले प्रश्न तपाईँलाई सबै कुरा सुनेर गएर म तपाईँलाई यति सोधेँ, म हिजो मात्र दोलखा गएको अस्थायी शिक्षकहरूको एउटा ठुलो जमात त्यहाँ थियो, यत्रो दुःख गऱ्यौँ, यत्रो पढायौँ, यत्रो गऱ्यौँ, राज्यले हामीलाई कत्रो दुर्व्यवहार गरेको हामीलाई थाहै पनि गर्दैन भनेर गुनासो गर्दै हुनुहुन्थ्यो। अब मैले अहिले सोध्नु खोजेँ, हामी सङ्घीय व्यवस्थामा गइसकेपछि सङ्घीय व्यवस्था भनेका मान्छे नयाँ आउनु त होइन, अब शिक्षकहरू नै हुन्, भोलि त्यो स्कुल कुनै एउटा प्रदेशमा पर्छ, कुनै एउटा काउन्टीभित्र पर्छ, कुनै एउटा के नाम राख्छन्, है, जिल्ला राख्छन्, गाविस राख्छन्, के राख्छन्, नरबारे राल त्यहाँ पर्छन्। अहिले सरकारी स्कुलहरू, सामुदायिक स्कुलहरू जुन नियति भोगिरहेका छन्, भोलि सङ्घीय व्यवस्थामा जाँदाखेरि हाम्रा जनशक्तिले हामीले खोजेको जस्तो शिक्षा दिने बन्ने उपाय के छ? तपाईँले उपाय खोज्नुभयो, मैले दुर्गति देख्दैछु। म अलिकति तथ्यगत कुरा गर्छु, राजनीति धेरै आउँदैन। अहिलेको तपाईँले शिक्षा विभागको तथ्याङ्क हेर्नुभयो भने अबको पाँच वर्षमा वा त्योभन्दा अगाडि झन्डै झन्डै 40% शिक्षकहरू रिटायर हुन्छ। तर दुःखद कुरा के हो भने त्यहाँनिर फेरि राजनीति गर्ने मान्छेहरूले यो मेरो मान्छे र तेरो मान्छे भर्ना गर्छन्, जुन मान्छेको कारणले आज हामीले दुर्दशा भयो। राम शिक्षक भन्यो, कुनै के शिक्षक भन्यो, ती शिक्षकहरू अझै प्रशस्त छन्, त्यसैको लागि राजनीति गर्न प्रशस्त शिक्षक सङ्घ सङ्गठन खुल्या छन्। त्यो विषयभित्र मैले छिरिनँ, मैले एउटा वार्निङ दिएँ। त्यसैले मैले सुरुमा मैले के भनेको थिएँ भन्दाखेरि, जुन रिस्कको कुरा गर्दाखेरि यो हामी ओभर डिपेन्डेन्स हुन्छौँ है संहितामा जाने बित्तिकै भन्ने विषयसँग यो लिङ्क गर्छ। हामी ओभर डिपेन्डेन्स किन हुन्छौँ भन्दाखेरि अब जनशक्ति घट्दै जान्छ र हामी भर्ना गर्ने क्रममा किन्छौँ, किन भन्दाखेरि हामीले त टिचर प्रिपरेसन कोर्स त दिएको छैनौँ, छँदै छैन, टिचर प्रिपेयर गरेकै छैनौँ हामीहरूले। अब XYZ जहाँ पायो हिजो चाहिँ इन्डियाबाट पनि खोजेर ल्याएर हामीले शिक्षक भर्ना गरिरहेको छौँ, त्यही अवस्था फेरि दोहोरिन्छ। हाम्रो एजुकेसनमा त्यत्रो पढाइ हुन्छ, त्यहाँबाट निस्किने अहिले नै पनि आजका दिनमा हामी कुरा गर्दा गर्दै पनि स्टिल अन्डर एसएलसीले पनि हाम्रो स्कुलहरूमा पढाइराखेका छन्, जसलाई कानुन त हामीले धेरै अगाडि फेज आउट गरेको त्यो यथार्थ हो, अझै पनि छन्। पछिल्लो समयमा आएर एसएसआरपीले के भन्यो भने प्राथमिक तहमा पनि पढाउनको लागि आइएसम्म अथवा आइएससम्म गरेको हुनुपर्छ, माध्यमिक तहमा पढाउनको लागि मास्टर्ससम्म गरेको हुनुपर्छ भन्ने उसले एउटा फाटा खोल्यो। अधिकांश शिक्षकहरू त्यो मापदण्डमा पुग्दैन, हामी त्यो वस्तुस्थितिमा अहिले छौँ। संहितामा जानु हो भने त्यो अझ चर्किन्छ र त्यसले एउटा समस्या ल्याउँछ किन विश्वासको उपाय उपायमा म आउँछु। त्यसपछि अर्को के छ भन्दाखेरि तपाईँले अहिले जनसङ्ख्या हेर्नुभयो भने भाइ तपाईँ विगत 30 वर्षदेखि अहिलेसम्मको तपाईँले स्कुल एजुकेसन स्कुल जाने जुन बच्चा हो 6-10 वर्ष अथवा 5-10 वर्ष भन्नुहोस् अथवा 5-12 वर्ष भन्नुहोस् वाटेभर, त्यो पपुलेसनलाई तपाईँले क्लोजली एनालिसिस गर्नुभयो भने स्कुल जाने समूहको पपुलेसन घट्दो ट्रेन्डमा छ है, 5% घट्दैछ। त्यसले आज जुन हामी चार्ज लगाउँछौँ नि, निजी विद्यालयले विद्यार्थी लग्यो त्यसले सामुदायिक विद्यालयमा विद्यार्थी घट्यो भन्यो नि, गलत हो त्यो। निजी विद्यालय मुस्किलले पनि 15% कभर गरेका छ अहिले आजको तथ्याङ्कको कुरा गर्दैछौँ। त्यसले निजी विद्यालयले केही ठेकेको होइन, त्यो उत्तिकै कराई मात्रै हो। अब त्यसले के इम्प्लिकेसन ल्यायो भन्दाखेरि त्यसले ह्युमन रिसोर्समा इम्प्लिकेसन ल्यायो है। यसको ह्युमन रिसोर्समा इम्प्लिकेसन के हो भने अहिले जति शिक्षकहरू छन् नि त्यो शिक्षकहरू अबको नेक्स्ट 5 इयर्समा अब आवश्यक हुँदैनन् हामीलाई। अहिले जति विद्यालय छन् नि त्यो विद्यालय अबको 5 वर्षमा हामीलाई चाहिँदैन। अब हामी यसलाई एजुकेसनको एउटा एउटा ओभरअल एउटा रिस्ट्रक्चरिङ एउटा प्लान गरौँ हामीहरू, कसरी यसको डिस्ट्रिब्युसनको प्लान गरौँ, यसका रिसोर्स कति छन् त्यसको प्लान गरौँ र त्यसलाई हामीहरूले रिएलोकेट गरौँ। अबको उपाय भनेको रिएलोकेसन र रिडिस्ट्रिब्युसन मात्रै हो, त्यो संहितामा जानुभन्दा अगाडि गरिसक्नुपर्छ। होइन भने फेरि उसले मेरो मान्छे र तेरो मान्छे तान्न थाल्छ अनि फेरि त्यस्तै विषयमा लडाइँ हुन्छ, त्यही विषयमा फेरि हामीहरूले चुनाव र यहाँ राजनीति यो नेता फेर्नुपर्ने हुनसक्छ। त्यो काम हामीहरूले गरौँ, त्यो काम गर्न जरुरी छ। एउटा विषय जुन ज्यादै महत्त्वपूर्ण विषय के हो भन्दाखेरि संहिताले प्रभाव पार्ने, त्यो विषयमा हामीले छलफल गरेका छैनौँ। त्यो भनेको अबको हाम्रो शिक्षाको स्ट्रक्चर कस्तो हुन्छ, अहिलेकै GCF, अहिलेकै स्रोत केन्द्र, अहिलेकै स्रोत व्यक्ति, अहिले नै हो त्यसले काम गर्छ कि गर्दैन, त्यो मोडलमा जानुपर्छ। किनभने त्यसमा कुरा गऱ्यौँ भने त्यसले ह्युमन रिसोर्स त्यसले डिमान्ड गर्छ। अब भोलि चाहिँ 50 फेडरल सिस्टम भयो भनेदेखि त गाह्रो हुन्छ होला हो भनेदेखि, किन अब हामी इन्डिया जस्तो ठुलो पनि होइन जहाँ हरेक स्टेटमा बेग्लै मन्त्रालय खोलिदिने, त्यो झन् गाह्रो हुन्छ। त्यसमा बेस्ट मोडल के हो भन्दाखेरि स्वायत्त त्यहाँ प्रदेशभित्र पनि एउटा स्वायत्त निकाय गर्ने, जसको चाहिँ एउटा अम्ब्रेला इन्स्टिट्युसन मन्त्रालय सेन्ट्रल लेभलमा उसले हेर्छ र त्यहाँ परिषद अथवा विभाग के बन्नुहुन्छ त्यो नोमेनक्लेचरसँग मेरो अर्थ भएन, तर उसले त्यो होल स्टेटको रेस्पोन्सिबिलिटी लिने एउटा निकाय विभाग अथवा परिषदको रूपमा हरेक स्टेटमा त्यो बस्छ, उसले म्यानेज गर्छ। अहिलेको जिल्लाको अवस्थाले पुग्दैन, त्यसलाई फेरि हामीहरूले खण्डीकृत गर्नुपर्छ। त्यसलाई चाहिँ हामीको जुन निर्वाचन क्षेत्र छ नि त्यो क्षेत्रको आधारमा एउटा शिक्षा डेस्क अथवा शिक्षाको युनिट राखौँ, किनभने अबको जिल्ला शिक्षा कार्यालय धेरै टाढा भइसक्यो। भनेपछि तपाईँ अहिले भनेको चाहिँ अहिले जुन शिक्षा विभाग काठमाडौँमा छ त्यस्ता शिक्षा विभाग हरेक प्रदेशमा हुन्छ आयो। अब विद्यानाथ सरलाई मैले सोधेको प्रश्न, हामी चाहिँ अहिले यसो सुन्छौँ अमेरिकातिर यो अलिक विकसित देशतिर चाहिँ सामुदायिक विद्यालयका प्रोडक्ट राम्रा, सामुदायिक विद्यालयमा धेरै विद्यार्थी, अनि त्यस पछाडि आएर अनि किन मान्छे निजीमा जान्छन् भनेर सोधेँ क्या, त्यो सामुदायिक हिसाबले पढ्ने भन्दा हामी फरक छौँ भन्ने कुरा देखाउनलाई निजी जान्छन् भनेर सुनिन्थ्यो। अनि विद्यानाथ सर मैले सोध्न खोजेको भोलिको सङ्घीय व्यवस्थामा सरकारी स्कुल पब्लिक स्कुल बलियो हुने जनशक्तिका हिसाबले र त्यो पढाउन सक्ने क्षमताका हिसाबले त्यो त्यस्तो वातावरण बनाउनलाई के छ उपाय सकिन्छ? म चाहिँ कसरी भन्छु, बुद्धगत रूपमा जोड्नेदेखि लिएर सबै कुराकानी गर्छु। म भए के गर्थेँ भनेर भने, मैले यदि संहिताको शिक्षाको डिजाइन बनाउनु पर्यो भने मेरो सजिलो तरिका थियो। पहिलो चाहिँ के गर्थेँ भनेर भनेदेखि, नीतिगत रूपमा राजनीतिक दलहरूसँग सबैको टुङ्गो गरेर एउटा टुङ्गो चाहिँ बनाउँथे। ल, केन्द्रले यो यो कुराकानी गर्ने विश्वविद्यालयको हकमा, विद्यालयको हकमा, खुला विद्यालयको हकमा भनेर भनेर एउटा निर्णय गर्थे। मलाई लाग्छ एउटा मेरो त्यो त्यो निर्णय हुन्थ्यो। दोस्रो मैले के गर्थेँ भने, शैक्षणिक हिसाबमा जोड्ने किसिमको कुराकानीमा सबै शिक्षकहरूलाई चाहिँ बनाउँथे। जस्तो भाषा जोड्ने, लिपि जोड्ने, संस्कृति जोड्ने, राष्ट्र जोड्ने, उहाँहरू जति जो किसिमको चिन्तन छ नि, तमुवान र लिम्बुवान, खुम्बुवान र वानहरू जुन छन् नि, भूगोल जोड्ने, इतिहास जोड्ने, यसरी चाहिँ दोस्रो किसिमको हिसाबले चाहिँ मैले गर्थेँ। तेस्रो कुरो मैले चाहिँ केमा हेर्थेँ भनेर भनेदेखि, जस्तो अघि के अरे लामिछाने भाइले भन्नुभयो नि, व्यवहारिक बनाउने, वैज्ञानिक बनाउने भनेर भन्नुभयो नि, कसो जनवादी र जनमुखी पनि भन्नुभयो नि, त्यो चाहिँ राम्रो भाइलाई छोडिदिया होला। सबै भनेर भने चाहिँ तपाईँहरूको फटाइ मात्रै हो, त्यो मास्टरले गर्ने काम हो, तपाईँहरूले गर्ने काम हो, मैले चाहिँ विद्यार्थी र शिक्षकले गर्ने काम हो। शिक्षकले विषयवस्तु पढाउँदाखेरि चाहिँ गाउँबाट सट्ट लगेर चाहिँ जोड दिएर, वा बस्तीबाट जोडेर, वा उसको जिन्दगीबाट जोडेर, यहाँ के विज्ञान छ भनेर भने चाहिँ खोजेदेखि त त्यो जोडिहाल्छ नि। त्यसो भएपछि त्यो प्रविधिलाई पनि सँगै लगेर जोड्ने चाहिँ अनिवार्य रूपमा लिएर जाने किसिमको डिजाइनमा चाहिँ ऊ गर्थे, ताकि सबै ठाउँका केटाकेटीहरूले प्रविधिबाट टाढा हुनुपर्ने परिस्थिति नहोस्। मोबाइलबाट पढाउने हो कि कम्प्युटरबाट पढाउने हो कि अथवा जाने अर्को स्काइपबाट पढाउने हो, त्यो किसिमको हिसाबले चाहिँ जान्छ। अर्को मैले यो व्यवस्थापनमा जाने कुराकानी गर्दाखेरि, मैले तपाईँ संहिता भनेर भने पनि जे जे गफ लगाए पनि भन्न खोजेँ विकेन्द्रीकरण, संस्कार जाने केन्द्रीकरणको, रहर जाने विकेन्द्रीकरणको, अब हाम्रो पीडा त्यो हो। त्यसैले गर्दाखेरि त्यो विकेन्द्रीकरण गर्ने किसिमको ढङ्ग चाहिँ गर्थेँ। जस्तो अब त्रिभुवन विश्वविद्यालयमा हिसाब उहाँ हुनुभयो, उहाँहरूकै पालामा संहिताको कुराकानी गरिरहेछन्, तर त्यो विकेन्द्रीकरण गर्ने भनेर विश्वविद्यालयले अहिलेसम्म गरिरहेको छैन, किनभने त्यो रहरै होइन, के रहर नै होइन, कुनै पनि विश्वविद्यालयले गरिरहेको छ। त्यसो भएकोले विकेन्द्रीकरणको निम्ति चाहिँ नि अघि डाक्टर कार्कीले भन्नुभयो जस्तो, त्यो कहाँ कहाँ कसो कसो गर्ने भनेर भन्ने किसिमको एउटा चाहिँ नीति, केन्द्रबाटै एउटा चाहिँ केन्द्रीय नीति भनौँ न, सर्वदलीय नीति, त्यो किसिमको तय गर्थे। बहुविश्वविद्यालयहरू हुने जर्को अर्को किसिमको कुराकानी हो, किनभने म प्रान्त आज यो प्रान्तमा बसेको छु, भोलि मलाई बसाइँ सहरमा मन लाग्यो, मैले त्यो प्रान्तमा छोडिसकेँ, अब त्यहीँ बसेर पढ्ने यहाँ पढ्ने, त्यसपछि मलाई दुईवटै विश्वविद्यालयले वा तिनवटा विश्वविद्यालयले डिग्री दिन हुन्छ कि हुँदैन, पाँचवटा कोर्स म त्यसमा पढ्छु, तिनवटा कोर्स यसमा पढ्छु। त्यसपछि रोजगारी जुन भन्नुभयो नि, प्रतिस्पर्धी भन्ने, यसको निम्ति मेरो चाहिँ सजिलो मन्त्र छ। वास्तवमा अहिले रामकुमारजीले भन्नुभयो नि, उत्तर पानीको हालत के, अर्को हालत के भनेर जुन भन्नुभयो नि, त्यो के हो भने व्यावसायिक शिक्षा भने महँगो शिक्षा हो, हाम्रो संस्कारभन्दा भिन्न हो। दलितलाई नमस्ते नगर्ने मान्छेले व्यावसायिक शिक्षा के कुराकानी गर्छ भनेर भन्ने सोध्छु मैले चाहिँ, किनभने व्यावसायिकको धनी त दलित हो नि त, जनजाति हो नि त, उसको त्यत्रो व्यवसाय छ, त्यो व्यवसायको मान्छेलाई कहिले कसले सम्मान गरिरहेको छ र व्यवसायिक शिक्षा चाहियो देशलाई? तर उसले चाहिएको व्यावसायिक भनेर त के भन्यो भने, हन्टिङ गर्न सक्ने तरिका हो क्या। कृषिमा म के गरेँ भनेर भन्दै म त्यहाँबाट चाहिँ आमदानी गर्न सक्छु, उद्योगमा म के गरेँ भन्दाखेरि त्यसो गर्न सक्छु, यो खालको जसलाई चाहिँ इमेजिनेटिभ थिङ्किङ भनेर भन्ने चलन जति छ, इमेजिनेटिभ भोकेसनल एजुकेसन, त्यो भने कल्पनाशीलता। जनशक्तिको पाटोमा चाहिँ मैले के देखेको छु भन्नु भने, विशेषतः एकदम राम्रो कुराकानी दिनुभयो, किनभने पाँच वर्षमा तिनीहरू रिटायर हुँदैछन् भनेर, साह्रै राम्रो काम भयो। तर नयाँ ग्रुप पनि कायदा छ भन्नु भने ग्यारेन्टी छैन, फेरि अर्को घाँडो हो, किनभने नयाँ पनि त राम्रोसँग पढाएको छ होइन होइन डाक्टर? विश्वविद्यालयमा हेऱ्यो भने पनि नयाँलाई, म अस्ति मात्रै पनि गएर त्रिभुवन विश्वविद्यालयमा एकजनालाई मैले फटाइ गर्छु भनेर भने ठाड्डै जम्थेँ। एकजना विद्यार्थी, एकजना शिक्षकले 30 थिसिस चाहिँ एक दिनमा इभ्यालुएट गरेर चाहिँ नम्बर हाल्यो, मैले भने के पागल भयो तपाईँ, कसरी पढ्नुहुन्छ, कसरी पढ्नुहुन्छ तपाईँ, मन्त्र छ भनेर चाहिँ ठाठाडै गाली गरेँ। तपाईँ जस्तो कपाल नखुलिया मान्छेले यस्तो बेइमानी गर्ने हो भनेर भने झम्टेर हिँड्दा जरुरी रहेछ त्यो नयाँ पुस्तक काम गर्छ भनेर भने, त्यो खतरा छ अहिले हाम्रो, किनभने त्यो पनि आएको चाहिँ राजनीतिक पेनेट्रेसनबाट आयो, त्यो पनि अर्को उसबाट आयो, उसको पनि अर्को ढङ्गको रहेछ। मैले कुरा टुङ्गोतिर लाग्नुपर्छ, प्रकाशजी अहिले सुन्नु बस्नु भएको छ, हामीले जे जे चिन्ता व्यक्त गऱ्यौँ नि, उपायहरूका बारेमा पनि गफ गऱ्यौँ, सबै चिन्ताको हल निस्के कि केही बाँकी छ? यो चाहिँ बस हो, अब योभन्दा अगाडि पनि विभिन्न ढङ्गले प्रारम्भ भएको छ, आज पनि प्रारम्भै भन्नुपर्छ, हामीले अगाडि लानुपर्छ बसलाई। अझ यसलाई चाहिँ हामीले स्थानीय तहमा, जिल्लागत तहमा, सरकारवालाहरूको बिच पनि बहस गर्ने, र कतिपय हकमा हामीले चाहिँ केही स्टडीहरू पनि गर्ने, जस्तो चाहिँ रामगङ्गा दिदीले भन्नुभयो कि जहाँ प्राथमिक जहाँ जहाँ चाहिँ मातृभाषा आवश्यक छैन त्यहाँ दिनु पर्दैन भन्नुभयो, त्यही कुरो उहाँहरूबाटै स्टडी गरेर अनुमोदन गराउन पनि सकिन्छ, एकाडेमिकल्ली पनि हामीले चाहिँ यो प्रुफ गराउन पनि सकिन्छ, त्यही हाइपोथेसिस राखेर हामीले स्टडी गरेर त्यही रिपोर्टलाई पनि ल्याएर त्यसलाई स्टेटको चाहिँ निकायबाट चाहिँ एप्रुभ गराउन पनि सकिन्छ। त्यस्तै हिसाबले त्यसलाई सल्टाउँदै सल्टाउँदै जान सकियो भने यो संहिताको पनि हाम्रो एउटा थेग्रिने क्रममा हामी शिक्षाकर्मीले सहयोग गर्छौँ होला। केही विषय छुटे यो समग्र विषय र म सधैँभरि के कुरा हामीले उठाइरहेका छौँ भने सधैँभरि राजनीति गर्ने मान्छेहरूलाई दोष दिएको हिसाबले न शिक्षामा हामीले सुधार ल्याउन सक्छौँ, न यसको रूपान्तरण गर्न सक्छौँ, न प्रशासनिक संरचनामा हामीले सुधार ल्याउन सक्छौँ। स्थायी सरकार भनेको त प्रशासनिक निकाय हो नि त बाबा, त्यो कुरालाई सुधार गर्ने कुरामा चाहिँ हाम्रो बसहरू केन्द्रित हुनु, जहाँसुकै पनि कार्यक्रम गर्यो त्यसको अन्तिम निचोड भनेको राजनीतिलाई दोष दिएर हुँदैन। संहितामा शिक्षा कस्तो हुनुपर्छ भनेर के प्रश्नहरू यसका महत्वपूर्ण हुन् भन्ने कुरा पनि बहसमा आओस् भन्ने हाम्रो एउटा उद्देश्य हो र केही विकल्पहरू पनि अगाडि सारियोस् भन्ने उद्देश्य हो। सम्भवतः हामी यसभन्दा अगाडि पनि संहिताका अरू पक्षहरूलाई पनि चिचोल्दै जाँदाखेरि अरू पनि प्रश्नहरू चिचोलिँदै जालान्। अहिले हामी जुन शिक्षण प्रशासनको कुरा गऱ्यौँ, भोलि समग्र प्रशासनका कुराकानी गर्दा त्यो पनि एउटा पार्टमा जोडिएर आउँछ नै। सहभागिताका लागि धेरै धेरै धन्यवाद। तपाईँहरूको महत्त्वपूर्ण समयले हाम्रो कार्यक्रमलाई मात्र होइन हाम्रो श्रोताहरूलाई पनि थप कुरा बुझ्न सहायता गरेको छ। हस् धन्यवाद। कार्यक्रम संहिता संघालामा भर्खरै शैक्षिक संरचनामा शिक्षा नीति कस्तो हुनुपर्छ भन्ने सेरोफेरमा गरिएको छलफलको अंश सुन्यौं। छलफलमा सहभागी हुनुहुन्थ्यो शिक्षाविद प्राध्यापक डाक्टर विद्यानाथ खोइराला, प्राध्यापक डाक्टर विष्णु कार्की, त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति कमल कृष्ण जोशी, अनिरा सोभ्योकी पूर्व अध्यक्ष रामकुमारी झाँक्री, नेपाल विद्यार्थी संघका प्रवक्ता एवं केन्द्रीय सदस्य युपी लामिछाने, नेपाल राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष प्राध्यापक जगदीश चन्द्र भण्डारी, शिक्षक दिवकराज जोशी र शिक्षा पत्रकार समूहका निवर्तमान अध्यक्ष प्रकाश सिलवाल। कार्यक्रमको सहजीकरण गर्नुभएको थियो राजन पराजुलीले। छलफलमा हामीले संघीय नेपालको शिक्षा नीतिका बारेमा कुरा सुन्यौं। त्यस्तै अहिलेको शैक्षिक अवस्था उकालो लाउने कस्तो नीति चाहिएला भन्ने कुराकानी पनि सुन्यौं। छलफलको आधारमा भन्दा चाहिँ नेपालमा आवश्यक शिक्षा भनेको सबैको पहुँचमा पुग्ने खालको गुणस्तरीय शिक्षा नै हो। व्यक्तिको जीवन स्तरसँग जोडिएको शिक्षा पनि अहिलेको आवश्यकता हो, जसले गर्दाखेरि उसलाई पनि फाइदा पुगोस् र देशमा रोजगारीको अवस्था पनि सृजना होस् अनि अन्तर्राष्ट्रिय स्तरमा पनि त्यो शिक्षाले मान्यता पाओस्। त्यस्तै कर्मचारी तथा शिक्षकको कुशल व्यवस्थापन र निष्पक्ष कर्मचारी नियुक्तिको कुरा पनि आयो। अब चाहिँ कार्यक्रममा प्रतिक्रिया सुन्ने बेला भएको छ। प्रतिक्रिया सुनाउँदै हुनुहुन्छ सहकर्मी प्रियङ्का बुढाथोकी। सुनिल श्रेष्ठले ट्विटरमा लेख्नु भएको छ, संघीयता समयको माग हो, देशको अर्थतन्त्रले भ्याउने सर्वमान्य संघीयता आजको आवश्यकता हो, संघीय गणतान्त्रिक नेपालबाटै अब नयाँ नेपालको निर्माण हुन्छ। तर ट्विटरमै दिलबहादुरले लेख्नु भएको कुराले भने संघीयताको विकल्प खोज्नुपर्ने झल्को दिन्छ। उहाँ लेख्नुहुन्छ, एउटा देश हुँदा त कसरी सबै खर्च चलाउनुहुन्छ, अब अरू राज्यहरू निर्माण भएपछि ती राज्यका खर्च कसरी चलाउने, कसले दिन्छ? पर्वतबाट विश्वराज लामिछानेले हाम्रो टोल फ्री नम्बरमा सन्देश रेकर्ड गराउँदै हामीले धान्ने संघीयता कस्तो हो भन्ने निर्ख्योल पहिले हुनुपर्छ भन्नुहुन्छ। संहिता देशको लागि आवश्यक छ, तर धान्न सक्ने मात्र संहितामा जानु पर्दछ। त्यहाँदेखि देशको प्रशासनिक क्षेत्र छिटो छरिटो तथा जनताका लागि लाभदायक रहोस्, देशको आर्थिक स्थिति मजबुत बनोस्, प्रत्येक क्षेत्रमा आर्थिक क्रान्ति होस् र देशले छिट्टै समुन्नत राष्ट्रको संज्ञा पाओस्, यो नै नेपालको लागि संघीयताको मर्म हुनेछ। तर संघीयताको नाउँमा देशलाई अनावश्यक रूपमा धेरै क्षेत्रमा विभाजन गरी जातीय राज्यको अवधारणा ल्याई देशलाई विखण्डन र विकासबाट पर लत्याउँदै देशमा भ्रष्टाचार बन्न पुग्यो भने त्यो देशका लागि घातक हुनेछ। त्यसैले संघीयतालाई अन्य विषय जस्तो सजिलो रूपमा नलिई संवेदनशील भएर पार्टीगत स्वार्थ त्यागेर राजनैतिक पार्टीहरू अगाडि बढ्नु आजको आवश्यकता देख्दछु। नमस्कार। त्यस्तै गोर्खाका विकास श्रेष्ठको भनाइ छ, जात धर्म या भाषा जुन कुनै आधारमा प्रदेश निर्माण गरिए पनि त्यसले झगडा निम्त्याउँछ। म हाम्रो क्षेत्रमा रहेका यसलाई जात धर्म र भाषाका आधारमा विभाजन गर्ने कुरामा सहमत छैन। यस्तो खाले विभाजनले प्रदेशहरू बीच अस्वस्थ प्रतिस्पर्धा हुन सक्छ। नेपाल प्राकृतिक स्रोत र साधनहरूमा निकै धेरै छ, उक्त स्रोत र साधनहरूको उचित रूपबाट परिचालन गर्नको लागि सङ्घीय विभाजन गर्नु पर्दछ। देशको प्रादेशिक सीमाङ्कन गर्दा सकेसम्म स्रोत साधन र सुविधाहरूको समुचित वितरणमा ध्यान दिएर गर्नुपर्छ भन्ने कुरामा म विश्वास राख्छु। प्रतिक्रिया जनाउने सबैलाई धेरै धेरै धन्यवाद। आज हामी कार्यक्रम संहिता संगालोको अन्त्यतिर आइपुगेका छौँ। आज हामीले संघीय नेपालको शिक्षा प्रणाली र शिक्षा नीति कस्तो हुन्छ र कस्तो हुनुपर्छ भन्ने विषयमा गरिएको कुराकानीको अंश सुन्यौँ। प्रसारित सामग्रीको पूर्ण अंश हाम्रो वेबसाइट www.afn.org.np सुन्न पाइन्छ। त्यहाँ पनि तपाईँ त्यो कार्यक्रम सुन्नुको साथै प्रतिक्रिया पनि दिन सक्नुहुन्छ। भोलि बिहान 8:10 शान्ति प्रक्रियाका कुरा गर्न कार्यक्रम नेपाल चौतारीमा आउनेछौँ। त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादन टोलीका राजन पराजुली, प्रियङ्का बुढाथोकी, प्रविधीय अर्जुन राउतसँगै म कल्पना भट्टराई र म गणेश आचार्य पनि बिदा हुन्छौ। नमस्कार। रेडियो अर्पण 104.5 MHz। अब